गीतकारमा एकजना मलाई मनपर्ने गीतकार ईश्वर वल्लभ पनि हो। ईश्वर वल्लभको ईश्वर वल्लभका गीतहरू प्राय जनसाधारणले त्यति साह्रो नबुझ्ने भन्ने गुनासो मैले पाएको छु, तर ईश्वर वल्लभलाई बुझ्यो भने त्यो गीत ज्यादै मिठो सुनिन्छ। सुनौ उनको एउटा गीत, त्यो गीत मैले कता कता आधी गजल आधी नेपाली जस्तो गरेको, यदि पुरानै गीत हो त्यो मेरो बेहोसी आज मेरो लागि पढ। मेरो आज मेरो लागि